कति आउँछौ मेरो सपनीमा, चाँडै आइदेऊ मेरो जीवनमा। जीवन यो भएसम्म नमरि गएसम्म तिमीलाई म सम्हालौला। जाउँ न अब हामी डाँडा पारीको, जहाँ छ स्वर्ग तिम्रो मेरो घरमा। जीवन यो भएसम्म नमरि गएसम्म तिमीलाई म अँगालौला। आई अब यो मनलाई सम्हालिदेऊ, समयले पर्खिँदै